चाहे कलम जति सुकै मूल्यवान होस् तर त्यो भन्दा मूल्यवान तिनै कलमहरूले लेखेका सिर्जनाहरूमा लुकेको हुन्छ। आउनुहोस् यो यात्रामा तपाईँ हामी हातीमालो गरौं, साथ हामी दिनेछौ। युवा संसार कर्मी दिवाकर भट्टराईको साप्ताहिक रेडियो प्रस्तुति कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना केवल तपाईँका लागि। हरेक हप्ताको बुधबार बेलुकी बीबीसी नेपाली सेवा पछि तमौली एफएम 94.2 मेगाहर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम मेरो रचना मेरो रचना मेरो रचना। विश्वास छ एक दिन फेरि भेट्नेछु, विश्वास छ एक दिन फेरि भेट्नेछु, साथ पाइराख्न तिम्रो मरि मेट्नेछु। समयले यस्तै पार्यो, समयले यस्तै पार्यो, कसरी सम्झाऊ बदलामा सारङ्गी जीवनभर रेट्नेछु। नमस्कार अनि रात्रिकालीन अभिवादन। कार्यक्रम मेरो रचनाको तर्फबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईको दमौली एफएम 94.2 मेगाहर्जको प्रस्तुति दमौली एफएम .org सँगै विभिन्न ब्लगहरू चिसापानी नेपाल .blogspot.com मोहन बिहानी .blogspot.com र भट्टराई दिवाकर .blogspot.com बाट पनि कार्यक्रम मेरो रचनालाई यहाँहरूले सुन्न सक्नुहुनेछ। आज फागुन 7 गते 2007 सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरूप 104 वर्ष लामो निरङ्कुश जहानिया राणा शासनको अन्त्य भएको स्मृतिमा हरेक वर्ष आजकै दिन यानकि फागुन 7 गतेलाई प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिँदै आएको छ। अहिले देश रोएको छ, देशभक्त भनाउँदाहरूको व्यवहारले नै देशलाई दुखेको छ र देश पीडामा छ। यस्तै समय सान्दर्भिक अनि मर्मस्पर्शी गीत अर्जुन मिलनको आवाजमा रहेको गायक तथा संवैधानिक कानूनका ज्ञाता डाक्टर भीमार्जुन आचार्यको आवाजमा रहेको हिमालयका कुरा गरौं निकै सुमधुर आवाज कार्यक्रमको शुरूआतमा सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत गर्दै राख्न चाहन्छु। गुरास का कुरा गर्यो, हिमाल का कुरा गर्यो, गुरास का कुरा गर्यो, देशभक्ति देखाउ न शहीद का कुरा गर्यो, देशभक्ति शहीद का कुरा गर्यो, बेला भयो आवामा ईमान का कुरा गर्यो, बिरामेछ देश अहिले निदान का कुरा गर्यो, बिरामेछ देश अहिले निदान का कुरा गर्यो। देशको भाग आफैले पोखायो कि भित्र राखे यो देशलाई नयाँ लुगा लायो कि, लुकी छोरी देशको भाग आफैले पोखायो कि भित्र राखे यो देशलाई नयाँ लुगा लायो कि, आफसँग सोधो आफसँग सोधो कहाँ कहाँ हामी चुक्यौ, कुन ठाउँमा लडखडायो कहाँ कहाँ हाथ झिक्यो हिमाल का कुरा गर्यो गुरास का कुरा गर्यो बुद्ध भने पनि मनले सुथो भयो कि जसले जे जे गरे पनि हेरी मात्र रह्यो कि मुखले बुद्ध भने पनि मनले सुथो भयो कि जसले जे जे गरे पनि हेरी मात्र रह्यो कि आफसँग सोधो अब आफसँग सोधो अब कहाँ कहाँ हामी झुक्यौँ कसको पछि लाग्यो हामी आपसमा किन फुट्यौँ हिमालका कुरा गर्यौँ सका कुरा गर्यौं देशभक्ति देखाउन शहीदका कुरा गर्यौं देशभक्ति देखाउन शहीदका कुरा गर्यौं बेला भयो आऊ अब ईमान का कुरा गरौं बिरामी छ देश हैले निदान का कुरा गरौं बिरामी छ देश हैले निदान का कुरा गरौं अर्जुन मिलनले भने झैं बिरामी छ देश अहिले निदानका कुरा गरौं पक्कै जब हामी यता प्रजातन्त्र दिवस मनाइरहँदा पक्कै आम नेपाली जनताको आशा अनि अपेक्षा अब नयाँ संविधान नै छ त्यसैले दलका नेताहरूले अब प्रजातन्त्र दिवसलाई जब सच्चा रूपमा मनाउने नै हो भने संविधान सभाको पक्कै संविधान लेख्नु जरूरी छ आम नेपाली जनताको अधिकारको निम्ति कार्यक्रम मेरो रचनामा प्रजातन्त्र दिवसको थोरै प्रसंगपछि अब लागौं कार्यक्रमको शुरूआतमा जोड्छु अस्मिता रिजालजीको गजलबाट मान्छे त सारै गरीब छु म मान्छे त सारै गरीब छु म गरीब भए पनि हरिब छु म मान्छे त सारै गरीब छु म चोखो माया गर्ने मन छ मसँग चोखो माया गर्ने मन छ मसँग त्यसैले त उसको करिब छु म गरिब भए पनि हरिब छु म मान्छे त सारै गरिब छु म लपन छपन केही जान्दै नजान्ने लपन छपन केही जान्दै नजान्ने सबैले भन्ने गर्छन् शरीफ छु म गरिब भए पनि हरिब छु म मान्छे त सारै गरीब छु म निकै मिठो गजल वाचन गरिसकेका छौँ अस्मिता रिजालजीको गजल रहेको थियो अबको क्रममा अर्को एउटा गजललाई जोड्छु यो गजल छ बालकृष्ण भट्टराई सङ्जा पिँढी खोला सेलवास र अहिले हाल मरुभूमिमाबाट भन्नुहुन्छ निकै टाढा भएर पनि कार्यक्रम मेरो रचनालाई सम्झनुभयो यसको लागि बालकृष्ण भट्टराईजी यहाँलाई धेरै धेरै धन्यवाद उहाँले गजलमा कोर्नुहुन्छ भुलौं भने नयनमा बसेकी छौ प्रिय तिमी भुलौं भने नयनमा बसेकी छौ प्रिय तिमी सिङ्गो मुटु यो मनमा बसेकी छौ प्रिय तिमी भुलौं भने नयनमा बसेकी छौ प्रिय तिमी किन किन प्रदेशमा तिम्रै यादले छाती पोल्दा किन किन प्रदेशमा तिम्रै यादले छाती पोल्दा अत्ता सिन्छु यो तनमा बसेकी छौ प्रिय तिमी, सिङ्गो मुटु यो मनमा बसेकी छौ प्रिय तिमी, भुलौ भने नयनमा बसेकी छौ प्रिय तिमी। सुन चाँदी हिरामती फिक्का लाग्छ तिमी बिना, सुन चाँदी हिरामती फिक्का लाग्छ तिमी बिना, हाँसो खुसी हर धनमा बसेकी छौ प्रिय तिमी, सिङ्गो मुटुमी यो मनमा बसेकी छौ प्रिय तिमी, भुलौँ भने नयनमा बसेकी छौ प्रिय तिमी। मुटुभित्र कलेजी तब आगो बल्छ छुट्नु पर्दा, मुटुभित्र कलेजी तब आगो बल्छ छुट्नु पर्दा, मेरो श्वास धड्कनमा बसेकी छौ प्रिय तिमी, सिङ्गो मुटु यो मनमा बसेकी छौ प्रिय तिमी, भुलौ भने नयनमा बसेकी छौ प्रिय तिमी। मनभित्र पूजा गर्छु राधा कृष्ण कल्पिएर, मनभित्र पूजा गर्छु राधा कृष्ण कल्पिएर, धूप अबीर चन्दनमा बसेकी छौ प्रिय तिमी, सिङ्गो मुटु यो मनमा बसेकी छौ प्रिय तिमी, भुलौ भने नयनमा बसेकी छौ प्रिय तिमी। निकै मिठो गजल वाचन गरिसकेको छु, बालकृष्ण भट्टराईजीको गजल रहेको थियो। निकै टाढा भएर पनि निकै मिठा मिठा गजलहरू हामीलाई हामी समक्ष आइपुग्ने गरेर पठाउनुहुन्छ। धेरै धन्यवादका शब्दहरू बालकृष्ण भट्टराईजीलाई। आफ्नो देश छोडी भाग्य खोज्दै खोज्दै कहाँसम्म पुग्नु पर्दो रहेछ यो मान्छेको जीवन। सबैजना विदेश त गए होलान् र त्यही मध्ये धेरैजना विदेशिनी व्यक्तिहरू, विदेशिनी हुने हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू पक्कै एउटा पीडामा रहेर, अनि आफ्नो त्यो पीडालाई कम गर्नको लागि पक्कै विदेशमा हुनुहुन्छ। विदेशमा त पक्कै पराई भइन्छ नै, देशको माया मुटुभरि बोकी बस्न बाध्य हुनुपर्ने ती विदेशिने व्यक्तिहरूको एउटा बाध्यता पनि हो। देश फर्किने अनि समय गन्दा गन्दा र देशमा आउने जुन यात्रा गनिन्छ विदेशमा बसेर, तब महिना अनि वर्ष बित्दो रहेछ। आफ्नो देश छोडी भाग्य खोज्दै खोज्दै जानुपर्ने ती व्यक्तिहरूको लागि पक्कै एउटा आफ्नो प्रेमिकासँग गर्ने मरिहत्तेको यो कल्पनामा एउटा सुमधुर आवाज तपाईँ सम्पूर्णको लागि। मरी हत्ते आश भएर पो, अरु जस्ती छैनौ तिमी, अरु जस्ती छैनौ तिमी, खास भएर पो, किन गर्थे मरी हत्ते आश भएर पो। यहाँ कैयौं मान्छेहरू बेवारी से बाँच्छन्, बेवारी से बाँच्छन्। डाकेको छु मेरै मनमा, डाकेको छु मेरै मनमा, बास भएर पो बास भएर पो अरु जस्ती छैनौ तिमी अरु जस्ती छैनौ तिमी खास भएर पो किन गर्थे मरी हत्ते आश भएर पो जुनै गारो हुन्छ जुनै गारो हुन्छ अहिलेसम्म बाँचिरहेछु अहिलेसम्म बाँचिरहेछु सास भएर पो सास भएर पो अरु जस्ती छैनौ तिमी अरु जस्ती छैनौ तिमी खास भएर पो किन गर्थे मरी हत्ते आश भएर पो किन गर्थे मरी हत्ते आश भएर पो सत्यराज आचार्यको आवाजमा रहेको यो सुमधुर आवाज यहाँहरूको माझमा जोडिसकेको छु। कार्यक्रम मेरो रचनामा विशेषत हामी तपाईँका रचनाहरूसँगै केही भावनाहरू पनि हामी लिने गर्छौं र थोरै प्रेम प्रसङ्गहरूको कुराकानी गरिरहँदा एउटा प्रेम प्रसङ्ग यहाँहरूको माझमा सुनाउनेछु। रोमियो अनि जुलियटको बारेमा कतिको सुन्नु भएको छ? पक्कै यो रोमियो अनि जुलियटको केही प्रेम प्रसङ्गका कुराहरू तपाईँहरूको माझमा राख्न चाहन्छु। कवि तथा नाटककार विलियम सेक्सपियरको रोमियो र जुलियटको प्रेम कथाको रंगको एउटा चर्चा नगरेको भए सायद आज संसारका सबै प्रेम कथाहरू फिक्का नै हुने थिए होला न। रोमियो जुलियट दुई झगडालु परिवारमा जन्मिएका किशोर किशोरीको कथा हो। यो पहिलो नजरमा बसेको प्रेमको कथा पनि यसलाई मान्ने गरिन्छ। तर यस कथामा पात्रहरू परिवारको घम्सा घम्सी बीचको यात्रामा जोगिन खोज्दा खोज्दै उनीहरू मरेका हुन्छन्। पारिवारिक दुश्मन बीच फुल्न आँटेको उनीहरूको प्रेम कोपिलामै तहस नहस हुन्छ। अन्तत यी पात्रहरू एक अर्काको लागि मरे पनि उनीहरूले वर्षौंदेखि रहिआएको त्यो उनीहरूको परिवारको बीचमा भएको दुश्मनीलाई एउटा प्रेममा बदल्न सफल हुन्छन् ती जोडीहरू रोमियो अनि जुलियट। प्रेमको अन्त्यपछि फेरि प्रेमको जन्म हुन्छ, अर्थात् प्रेम कहिल्यै मर्दैन, यसरी नै जन्मिरहन्छ। हो, यही भन्न सकिन्छ। रोमियो जुलियटको कथा जब छापियो यसले लाखौं किशोर किशोरीहरूलाई प्रतिकूलताका बीचमा पनि प्रेम गर्न सिकाइसकेको छ। धेरैले प्रेमको वास्तविक अनुभूतिहरूलाई यसै कथा मार्फत पनि स्पर्श गरिरहेका हुन्छन्। धेरैले अझै रोमियो अनि जुलियटलाई आफ्नो प्रेम आदर्शको रूपमा पनि मानेको पाइन्छ। रोमियो अनि जुलियटको यो प्रेम प्रसङ्गको यो चर्चा पश्चात अब भने कार्यक्रममा रचनाहरूलाई नै जोड्नुपर्ने बेला भएको छ। मसँग छ रचना जीएस दिपु दिपेन्द्र खोला गाउँ पाँच छिर्कना रुकुम, अहिले हाल चाहिँ दिपायल ड्युटीमा हुनुहुन्छ। उहाँको गजललाई अबको क्रममा म वाचन गर्न चाहन्छु। म युद्ध गर्दैछु कापीबाट कलमबाट, म युद्ध गर्दैछु कापीबाट कलमबाट, तिमी कति खुसी छौ मेरो कदमबाट, म युद्ध गर्दैछु कापीबाट कलमबाट। जीवन बलि दिएर पनि यो देश बचाउने, जीवन बलि दिएर पनि यो देश बचाउने, म बाँधिएको छु प्रिय, बुबाको कसमबाट तिमी कति खुसी छौ मेरो कदमबाट, म युद्ध गर्दैछु कापीबाट कलमबाट, धेरै थोरैको कुरा हो स्वभाव सबैको हुन्छ, धेरै थोरैको कुरा न हो स्वभाव सबैको हुन्छ, म पनि घमण्डी छु होला तिम्रै अहमबाट, तिमी कति खुसी छौ मेरो यो कदमबाट, म युद्ध गर्दैछु कापीबाट कलमबाट। कति बदलिए कति शहरमा पसेपछि, कति बदलिए कति शहरमा पसेपछि, तिमी नबदलिनु बिन्ती यो रमझमबाट, तिमी कति खुसी छौ मेरो यो कदमबाट, म युद्ध गर्दैछु कापीबाट कलमबाट। म मरे नि तिम्रो साथमा गजल हुनेछन्, म मरे नि तिम्रो साथमा गजल हुनेछन्, उसले मलाई मार्न सक्छ भोलि बमबाट, तिमी कति खुसी छौ मेरो यो कदमबाट, म युद्ध गर्दैछु कापीबाट कलमबाट। पक्कै जीएस दिपु दिपेन्द्रजी, हामी कापीबाट कलमबाट गरेका युद्धहरूमा कहिल्यै हार्नु पर्दैन, त्यसैले तपाईँ पनि हरेस नखानुहोस्, जीवनमा हार्ने होइन, जीवनमा पक्कै सफलता हासिल गर्न सकिन्छ तब मात्र जब कपी अनि कापी र त्यो कलमको यात्रामा हामी अगाडि बढ्छौं, तब हाम्रो हात अनि हाम्रो साथ जितमा नै रहन्छ। निकै मिठो गजल वाचन गरिसकेको छु जीएस दिपु दिपेन्द्रजीको, खोला गाउँ 8 सर्कना रुकुमबाट, र अहिले हाल चाहिँ दिपायल ड्युटीमा हुनुहुन्छ। पक्कै निकै मिठो गजल हामी वाचन गरिसकेका छौँ भन्नुपर्छ। अबको क्रममा भने अर्को गजललाई जोड्नुपर्ने बेला भएको छ। यो गजल छ दोषी महेन्द्र लमजुङका साथी हुनुहुन्छ, उहाँको गजल अबको क्रममा। गरिब लुटिए इमान्दार लुटिए, गरिब लुटिए इमान्दार लुटिए, कानूनकै अघि बार बार लुटिए, गरिब लुटिए इमान्दार लुटिए, हिसाब नै छैन हाम्रा चेलीहरूको, हिसाब नै छैन हाम्रा चेलीहरूको, पापी सहरमा लगातार लुटिए, कानूनकै अघि बार बार लुटिए, गरिब लुटिए इमान्दार लुटिए, लुटेराहरू सायद अन्धो हुनुपर्छ, लुटेराहरू सायद अन्धो हुनुपर्छ, नत्र के का लागि बेरोजगार लुटिए, कानूनकै अघि बार बार लुटिए, गरिब लुटिए इमान्दार लुटिए, आज जनता लुटिँदा हेरेर बसेका छन्, आज जनता लुटिँदा हेरेर बसेका छन्, के गर्लान खै आफै यो सरकार लुटिए, कानूनकै अघि बार बार लुटिए, गरिब लुटिए इमान्दार लुटिए। जब लुटिनुपर्ने बेला आउँछ, जब पीडा खेप्नुपर्ने बेला आउँछ, त्यो बेलामा सायद निर्दोष अशक्त नै अगाडि हुन्छन् र उनीहरूलाई नै हामी सजायका भागीदार ठान्ने गर्छौं। यो हाम्रो मानवीय गुण भन्न पनि हामी किनकि हिचकिचाउनु पर्दैन हो, जब हरेक नीति नियमका कुराहरू हुन्छन्, हरेक नयाँ नयाँ योजनाहरू बनाइन्छन्, तब त्यसमा गरिब अनि अशक्त त्यस्ता व्यक्तित्वहरूलाई हामी स्थान खासै दिइराखेका हुँदैनौ हो, यसले हामी परिवर्तन गर्नु जरुरी पनि छ। निकै मिठो गजलको लागि दोषी महेन्द्र लमजुङका साथीलाई धेरै धेरै धन्यवाद। अबको क्रममा फेरि पनि अर्को एउटा गजललाई जोड्छु, सूरज विवश गैरी थुम पोखरा तीन फुलबारी पिपल छाप। ओके, सूरज विवशजीको गजललाई अगाडि बढाउन चाहन्छु। आजकल के छ खबर छोडी जानेको, आजकल के छ खबर छोडी जानेको, मेरो जिउने आधार मुटु तोडी जानेको, आजकल के छ खबर छोडी जानेको, नयाँ घरबार बन्दै होला उता, नयाँ घरबार बन्दै होला उता, पराईसँग नाता जोडी जानेको, मेरो जिउने आधार मुटु तोडी जानेको, अचल के छ खबर छोडी जानेको। हर पल खुसी छाइरहोस् जिन्दगीमा, हर पल खुसी छाइरहोस् जिन्दगीमा, मेरो सहारा खुसी चोरी जानेको, मेरो जिउनी आधार मुटु तोडी जानेको, आजकल के छ खबर छोडी जानेको। चर्चा चलोस् नयाँ जोडीको सधैँ, चर्चा चलोस् नयाँ जोडीको सधैँ, नमेटिने दाग दिलमा कोरी जानेको, यो जिउने आधार मुटु तोडी जानेको, आजकल के छ खबर छोडी जानेको। Thank you. सुन्छु पराईसँगै मुटु साटेकी छौरी नेपाली चलचित्र विन्दास टूबाट निकै सुमधुर आवाज दुर्गा खरेलको आवाजलाई जोडेको थिएँ। कार्यक्रम मेरो रचनामा छौँ हामी र कार्यक्रमको निकै अन्त्य अन्त्यतिर आइसकेका पनि छौँ। अबको क्रममा पनि समयलाई थोरै अलिकति ढिला नगरिकन भन्नुपर्छ कि गजल वाचन गर्न चाहन्छु। मोहन बिहानी भक्तिपुर साथ सर्लाहीका साथीको गजललाई वाचन गर्न चाहन्छु। विशेषत यो गजल छ अलिकति प्रणय दिवसको अवसरमा लेख्नुभएको उहाँको यो गजल अबको क्रममा वाचन गर्न चाहन्छु। मैले दिएको रातो गुलाब समाएर गइन्, मैले दिएको रातो गुलाब समाएर गइन्, प्रेम प्रस्ताव राख्दा उनी रमाएर गइन्, मैले दिएको रातो गुलाब समाएर गइन्। माया भन्दा अर्को ठुलो प्राप्ति छैन केही, माया भन्दा अर्को ठुलो प्राप्ति छैन केही, स्वार्थ रहित त्यही माया कमाएर गइन्, प्रेम प्रस्ताव राख्दा उनी रमाएर गइन्। मैले दिएको रातो गुलाब समाएर गइन्, प्रतीक्षा उनलाई रहेछ मेरो प्रस्तावको, प्रतीक्षा उनलाई रहेछ मेरो प्रस्तावको, खुसी हुँदै मलाई ढाक जमाएर गइन्, प्रेम प्रस्ताव राख्दा उनी रमाएर गइन्, मैले दिएको रातो गुलाब समाएर गइन्। चोखो माया पिरतीको शक्ति हेर्नुहोस् हजुर, चोखो माया पिरतीको शक्ति हेर्नुहोस् हजुर, कति छिट्टै मायालु हात थमाएर गइन्, प्रेम प्रस्ताव राख्दा उनी रमाएर गइन्, मैले दिएको रातो गुलाब समाएर गइन्। प्रणय दिवस विशेष गजल अलिकति मोहन बिहानीजीले भन्नुभएको छ, पुरानो डायरीबाट लेखेको जुन उहाँको यो गजल भए तापनि निकै मिठो लाग्यो। थोरै प्रणय दिवस प्रसङ्गमा अलिकति प्रेम प्रसङ्ग राखेकाहरू घटनाहरूलाई उहाँले इङ्कित गर्दै लेख्नु भएको छ। पक्कै निकै मिठो गजल वाचन गरिसकेका छौँ। हामी कार्यक्रम मेरो रचनाको अन्त्यतिर आइसकेका छौँ। कार्यक्रमको निम्ति जति पनि साथीहरूले रचनाहरू उपलब्ध गराइदिनु भयो र कति साथीहरूको हामी मन परेको कारणले पनि रचनाहरू वाचन गरेका छौँ, धेरै धेरै धन्यवाद दिन चाहन्छु सम्पूर्ण श्रोताहरूलाई। र कार्यक्रमको बारेमा तपाईँहरूले पनि यसरी रचनाहरू पठाउन चाहनुहुन्छ भने कार्यक्रमको ठेगाना रहेको छ, कार्यक्रम मेरो रचना दमौली एफएम 94.2 मेगाहर्ज व्यास्तुई बालमन्दिर चोक दमौली तनहुँको ठेगानामा तपाईँ पत्र कोरेर पठाउन सक्नुहुनेछ। र फेसबुक चलाउनुहुने साथीहरूको लागि facebook.com/yemiroresiachani र त्यस्तै गरेर दमौली एफएमको आधिकारिक पेज दमौली एफएम 94.2 यो पेजमा गएर पनि तपाईँहरूले आफ्ना रचनाहरू कार्यक्रम मेरो रचनाको निम्ति पठाउन सक्नुहुनेछ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम मेरो रचनाबाट सेल्फ अपरेटिङ सिस्टम मार्फत म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईलाई पनि ब्याकग्राउन्डमा बजिरहेको छ अञ्जना गुरुङको यो आवाज सँगसँगै यहाँहरू सम्पूर्णको माझबाट सातासम्मको लागि बिदा दिनुहोस्। तपाईँको साता शुभ रहोस्। नमस्कार, शुभरात्री। जसले मुटु जोडे।